भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे आज कवि चिरञ्जीवीका साथ आइपुगेका छौं। नवलपरासी देवचुली नगरपालिका प्रगति नगर उहाँको घर हो र आज कविता वाचनका लागि हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ। चिरञ्जीवीजी, तपाईँलाई स्वागत छ। धन्यवाद। मैले अघि सुरुमै नाम सोद्धाखेरि चिरञ्जीवी भनेर म कविमा चिनिन्छु, तर मेरो पुरा नाम चिरञ्जीवी दवाडी हो। अनि तपाईँ अरूहरू पनि काम गर्नुहुन्छ, त्यस अर्थमा नाम पनि फरक फरक छ, त्यो काम अनुसारको भन्नुभएको थियो। सबभन्दा पहिला त काम के गर्नुहुन्छ सोध्नु पऱ्यो कवि बाहेकै। खासमा मैले मेरो क्षेत्रमा र विभिन्न जिल्लाहरूमा मोटिभेसनल ट्रेनिङहरू चलाउने गर्छु, त्यो कार्यक्रम सञ्चालन गर्छु। त्यस्तै एकाउन्टिङ ट्रेनिङ, भ्याट ट्याक्सका कामहरू त्यो गरिरहेको छु। मैले छुट्याउनु नहुने कुरा, तपाईँ चाहिँ अकाउन्टेन्ट पनि हुनुहुन्छ? हजुर। अझ चार्टर्ड एकाउन्टेन्ट भइसक्नु भएको कि हुँदै गर्नुभएको? प्रोसेसमा छ। प्रोसेसमा। हजुर। कति वर्ष पुरा भयो? यो मेरो करिब करिब 4 वर्ष जति पुरा भयो। कति अब कति बाँकी? अब 1 वर्ष जति बाँकी। लक्ष्मीनगर दिल्लीमा पढ्दै हुनुहुन्छ? हजुर, लक्ष्मीनगरमै। जारी छ? जारी छ, यति बेला त म नेपालमै छु। अनि कहिले फर्किनुहुन्छ त? अब यो अहिले हामीले रेकर्ड गरिरहेको समय मङ्सिरको आधा आधी, अबको सायदै यतै बसेर सेल्फ स्टडी गरेरै पुरा हुन्छ होला सायद। ए, बसिरहनु पर्दैन सिए पढ्नलाई? उता जति हामीले अफिस गर्नुपर्छ त्यो टाइम कम्प्लिट गरिसके पछाडि चाहिँ बस्नुपर्छ भन्ने हुँदैन। ए, अन्त्यैबाट गरेर लिएर गएर अनि तपाईँहरूको शोध कार्य जस्तो बुझाउने? आफूले तयारी पुरा गरे पछाडि फर्म खोलिरहेको हुन्छ प्रत्येक 6-6 महिनामा। आफ्नो तयारी पुरा गरेपछि इक्जाम दिन पाइन्छ। सिए पढ्दै गर्नुभएको छ, सकिसक्नुभयो भन्न मिलेन, अकाउन्टेन्सी गर्नु पनि हुन्छ विभिन्न ठाउँमा? हजुर, काम चाहिँ गरिरहेको छु। कविता पनि लेख्नुहुन्छ? कविता पनि लेख्छु। अब रह्यो मोटिभेसनल ट्रेनिङ, त्यो चाहिँ कसरी गर्नुहुन्छ, कस्तो खालको ट्रेनिङ? मोटिभेसन ट्रेनिङ चाहिँ खासमा युवा जमातलाई, युवा वर्ग जो क्यारियरको कन्फ्युजनमा छन्, कतिपय केही नगर्दै निराश हुन्छन्, लाइफमा केही नगर्दै निराश हुन्छन्, कतिपय केही गर्छन्, यो गर्दा हुँदैन, त्यो गर्दा हुँदैन, जब 2-3 कामहरू नभइसके पछाडि उनीहरू फ्रस्ट्रेसन डिप्रेसनमा जाने हुन्छ, त्यस्तो खालको युवा जमातलाई चाहिँ पर्सनल काउन्सिलिङ हुन्छ या त कार्यक्रम राखेर हुन्छ, त्यो अनुसारको मोटिभेसन ट्रेनिङहरू दिने गर्छु। र ठाउँ ठाउँमा कार्यक्रमहरू विभिन्न संस्थाहरूले आयोजना गरेको हुन्छ मोटिभेसन ट्रेनिङ भनेर, त्यसमा चाहिँ एज अ मोटिभेसनल स्पिकरको रूपमा विभिन्न जिल्लाहरूमा गएर मैले मोटिभेसन ट्रेनिङ दिने गर्छु। यति चाहिँ तपाईँको परिचय भयो। हजुर। चिरञ्जीवी दवाडी सर्टिफिकेटको नाम भयो। हजुर। कवि चिरञ्जीवी कविको नाम भयो। हजुर। सामान्य चिरञ्जीवी। अझ सामान्य चिरञ्जीवी। हजुर। अनि त्यसपछि अर्को मोटिभेसनल ट्रेनिङ दिने ठाउँमा अर्कै नाम छ? त्यति बेला मलाई धेरैले चिन्दाखेरि मेरो क्षेत्रमा सिडी सर भनेर चिन्नुहुन्छ, सर्टकटमा भन्नुभएको होला सायदै, सजिलो भएर पनि हुनसक्छ, सिडी सर भनेर चिन्नुहुन्छ। हजुर, चिरञ्जीवी दवाडीको सर्टकटमा चाहिँ सिडी सर भनेर। ल, सिडी सरको एउटा कविता सुनौँ। हुन्छ। सुरुमा चाहिँ म जब घर छोडेर काठमाडौँ छिरेँ, काठमाडौँ छिरेको 1 वर्ष बिते पछाडि मैले आमालाई चिठी लेखेको थिएँ। मलाई खासमा म एकदमै प्रोफेसनल टाइपको कवि चाहिँ होइन भन्न रुचाउँछु, मैले मनदेखि जे आउँछ त्यही कुरा लेख्छु, जस्तो भाव मनमा आउँछ त्यही कुरा पोख्छु, जति बेला मलाई लेख्न प्रेरित गर्छ मनदेखि त्यति बेला मैले लेख्छु। खासमा म काठमाडौँ छिरेको 1 वर्ष बितेपछि मैले आमालाई चिठी लेखेँ। त्यसो भनिरहँदा यो कुन सालको कुरा हो? यो 62 सालको कुरा हो। हजुर। 62 सालमा मैले कविता लेखेँ आमालाई चिठी भनेर, त्यो आफ्नो आवाजमा रेकर्ड गरेर घरमा पनि पठाएँ, घर वरिपरिका सबैले सुन्नुभएछ, त्यस पछाडि राम्रो प्रतिक्रिया पनि पाएको थिएँ। त्यही कविता आज सुरुमा नै म वाचन गर्छु। म घर छोडेर काठमाडौँ छिरेको 1 वर्ष बितेपछि आमालाई चिठी मैले यसरी सुरु गरेँ। बिरानो यो नगरीबाट मेरो प्रणाम बाबा आमा, आराम छु यहाँ अनि हजुरमा आरामको कामना, पवित्र मनले आगानी घरको सप्रेमले सजायौ, जन्म दिए लवकुश जस्ता छोरा दुई बढायौ, राख्यौ माथि हेरी महान सपना देवचुलीको शिरमा, हरियाली प्रेमको संसार बसायौ नारायणीको तिरमा, थुङ्गा लिए मेरो शिरभरि आशिष छरे कि थियौ घरबाट म निस्कँदा गहभरि आँसु भरे कि थियौ रोए जस्तो लाग्दथ्यो सबै गाई र बाख्रा अनि मलाई सधैँ जिस्क्याइरहने मयूर मृग पनि फुलेर नि ओइलिसक्यो होला कर्साको पारिजात वर्ष दिन बितिसकेछ आमा निस्केको घरबाट बारीमा लहरै भएर अम्बा गोल काँक्री फल्दथ्यो सानो त्यो घरमा प्रेमको दियो सधैँ बल्दथ्यो कमजोर थियौ कम्मर दुख्यो अय्या अय्या भन्दथ्यौ कहिले छोरो फुर्कला भनी वर्ष मेरो गन्दथ्यौ नहुने सधैँ भर हजुरकै बसेर नि साथमा माउबाट छुटेर बाछो एक्लै रुन्छ रातमा भक्कानो फुट्दो रहेछ मनमा टाढा बसेको बेला सम्झ्यौ मलाई र पक्कै चिसा होलान् तिम्रा परेला बडो प्यारले काखीमा बच्चा च्यापी लाखु आउँदो हो त्यस्तो देख्दा म सानो छँदाको साह्रै याद आउँदो हो म जस्तै साथी स्कुल र क्याम्पस आउँदा र जाँदाखेरि छोराहरूलाई सम्झेर आफ्नै हुँदो हो आँखाभरि हुर्कायौ बढायौ तिनै छोराहरू आज छौँ दुवै कता बाबा अझै त्यो गाउँघरले हामीलाई सम्झिन्छ त बज्दैछन् कि छोडे नि मादल खैँचडी र बाँसुरी गाउँदैछन् कि छोडे नि गाउन रोइला अनि दोहोरी उडाउँदा हुन् साना नानीहरू फिरफिरे चङ्गाहरू रमाइलो हुँदो हो छमछम नाच्दा दुर्गा र गङ्गाहरू त्यही आँगनमा कपर्दी गट्टा लुकामारी डन्डी बियो त्यही वन चहुरामा कुद्दै खेलिरहने मन थियो घरको खाइरमाउँथ्यौँ कति आमा बाको साथमा हुर्क्यौँ रमाउँदै सुख दुःख रुज्दै ती बरसातमा छाती दुख्दा बाबु बाबु बाबा भन्नुहुँदो हो बुढ्यौलीमा त्यो दुःख घरको सम्झिरहनुहुँदो हो गर्नलाई अझै पुग्या छैन बाबा छोराहरूलाई भनी गर्नेछन् एक दिन संसारको सामु छोराहरूले पनि राम्रो मान्छे बन्लान् भनी दुःख गर्नुपर्ने कति हो आमा बाबाको सुख भन्नु सन्तानको उन्नति हो लायो कि धमिरा बारेको बार त्यो झ्याक्सीको सिठाले बग्दो हो भल घरभित्रभित्रै चारैतिर बाछिटाले आशा मनमा बहुत हुँदो हो छोरो हुर्की हेर्दछ दुःखै झेल्ने यो सानो झुप्पडी नयाँ जुनी फेर्दछ खोला छेउको त्यो बगर खेत बाढीले लयो कि छ वर्षामा चुहिने त्यो घरको छानो हुरीले लयो कि छ आउने छ दिन हाम्रो एक दिन छानो आई टाल्नेछु तिम्रो सपना पुर्याई खुसीको दियो आई बाल्नेछु हुनेछ तिम्रो महान सपना साकार पक्कै पनि बाटो हेरी बस्नु है आमा आउने छु मान्छे बनी साँझ जुन हेर्दछु गगनमा लागेको टह टह जति पोखे नि सकिन्न आमा मेरो यो मनको बह अहिल्यै फर्की त्यतै आउँ जस्तो गाउँ सम्झिँदा लाग्दछ प्रणाम मेरा बाबा र आमा छोरो बिदा माग्दछ बडा मिठो आमालाई कविता लेख्नु भएको थियो हजुर आमालाई त्यति बेलै लेख्नु भएको त्यति बेलै यही नै पठाउनु भएको थियो एकदमै यही नै पठाएको थिएँ तपाईँ काठमाडौँ आउनुभएको एक वर्ष भएको एक वर्ष बितेको थियो त्यसपछि तपाईँ काठमाडौँ कति समय बस्नुभयो त्यस पछाडि थप दुई वर्ष हुनाले जम्मा जम्मी तिन वर्ष म काठमाडौँ भनेपछि नवलपरासी र काठमाडौँको दूरी 200 किलोमिटर पनि पर्दैन यहाँ आउँदा यति धेरै न्यास्रिनु भएछ अनि दूर दिल्ली पुगिसकेपछि त झन् बढी न्यास्रिनु भयो होला एकदमै त्यहाँ पुगेपछि नि कुनै चिठी लेख्नु भएन त्यहाँ पुगेपछि नि लेखेँ समयअनुसार जस्तो कुराहरू आउँदै गयो त्यही कुरा लेख्दै गएँ त्यति बेला पनि लेखेको थिएँ आमालाई नै सम्बोधन गरेर अर्को कविता पनि लेखेको थिएँ सानालाई त्यो टक्रकै अहिले याद छ त यसै गरी याद छ यसै गरी एउटा टुक्रा भए पनि सुनाउ सक्नुहुन्छ नि पुरै सुनाउनु हस् अब दिल्लीबाट लेखेँ होइन त आमालाई चिठी हजुर अनौठो यो संसारमा दुनियाँले दुखाइरहेको मन हाम्रो अवस्था देखेर दुनियाँ हाँसिरहेछन् जिस्काइरहेछन् यिनै मानवरूपी दानवको सेखी झार्न आमाको प्रेरणा र आशीर्वाद लिन म आएँ नि आमा हजुरकै न्यानो काखमा हजुरकै न्यानो काखमा खासमा यो चाहिँ म दिल्लीबाट एकपटक जब घर आएँ त्यति बेला घर आउँदै गर्दाखेरि मैले लेखेको थिएँ त्यति बेला चिठी नै पठाउनु भएको थियो तपाईँले अहिले सुनाउनु भएको यो लामो कविता यो म जति बेला 62 सालमा लेख्दाखेरि चाहिँ यो मैले चिठी नै लेखेर यो आफ्नो आवाजमा रेकर्ड गरेर नै पठाएको थिएँ र पछि दिल्लीबाट आउँदाखेरि चाहिँ आउँदै गर्दाखेरि कोरेको थियो अब चिठीको जमानै गयो आजकल त फेसबुकबाटै आमालाई खबर जान्छ जान्छ आजकल है फेसबुक ट्विटरबाट हजुर तपाईँको यो कविता पद्य थियो तर छन्दमा थियो कि थिएन मलाई थाहा भएन कुन छन्दमा थियो भन्ने पनि मैले अनुमान गर्न सकिनँ यो खासमा छन्दको बारेमा त्यति ठुलो नलेज चाहिँ मलाई पनि छैन जस्तो मलाई पढ्दा आनन्द लाग्छ जस्तो मलाई लेख्दा आनन्द लाग्छ म त्यसरी नै लेख्छु त्यसरी नै पढ्छु हुन त कैयौँ कुराहरू नियममा बाँधिएर गर्दाखेरि राम्रै हुन्छ राम्रो हुन्छ तर पनि मनदेखि पोखिने भावहरू सबै नियममै बाँधिएर छन्दको ज्ञान छ कि छैन थाहा नपाइकन सोधेँ है यो किनभने मैले सुरुमा अघि सोधिनँ पनि तपाईँको मेरो दोस्रो भेट पहिलो भेट एकदमै छोटकरीमा भयो चिनजाना मात्रै तिन चारजना संयुक्त हुँदाखेरि प्रवेश आचार्य हाम्रो कवि यहाँ आइसक्नु भएको कविले पठाइदिनु भएको तपाईँलाई त्यसपछि तपाईँ समय भेट भन्नुभयो अब तपाईँले अर्को कविता कुन सुनाउनुहुन्छ अलिकति आमाको प्रसङ्ग कोटिरहेको भएर अघिको त्यो कविता कम्प्लिट गरौँ कि जस्तो लाग्यो पहिला हुन्छ अघिको अधुरो हजुर हजुर हुन्छ कवि चिरञ्जीवी दवाडी नवलपरासी उहाँको घर देवचुली नगरपालिका प्रगति नगर अब आज हामीलाई कविता सुनाइरहनु भएको छ अनौठो यो संसारमा दुनियाँले दुखाइरहेको मन हाम्रो अवस्था देखेर दुनियाँ हाँसिरहेछन् जिस्काइरहेछन् यिनै मानवरूपी दानवको सेखी झार्न आमाको प्रेरणा र आशीर्वाद लिन म आएँ नि आमा हजुरकै न्यानो काखमा हजुरकै न्यानो काखमा महान लक्ष्य बोकेर गन्तव्यतर्फ बढ्दा अनि कहीँ कतै बाटो बिराएर ठेस लागेर लड्दा मायाले मेरो बाबु मात्र भनिदिँदा पनि म चोट बिर्सेर आएँ नि आमा हजुरकै न्यानो काखमा हजुरकै न्यानो काखमा आइजन यार भन्ने साथीहरूको आग्रहलाई वास्तै नगरिकन बैँसले मत्तु भएकाहरूको पछि नलागिकन आफ्नै बाटो सम्झेर आएँ नि आमा हजुरकै न्यानो काखमा हजुरकै न्यानो काखमा आमा हजुरका आँसु बगिरहेछन् परेलीहरू भिजिरहेछन् यिनै आँसु पुछ्ने बाचा गरी आमाको दुःख बुझ्न म आएँ नि आमा हजुरकै न्यानो काखमा हजुरकै न्यानो काखमा आमा दुनियाँले मलाई भुलाउन खोजे पनि म भुल्न कहिल्यै खोज्दिनँ म सक्दिनँ अरूका निम्ति आफ्ना लक्ष्यहरूको बलिदान दिन त्यसैले त यो खुट्टा तान्ने दुनियाँबाट उम्केर आएँ नि आमा हजुरकै न्यानो काखमा हजुरकै न्यानो काखमा हजुर धन्यवाद बडा मिठो गरी सुनाउनु भयो कति भयो तपाईँले कविता लेखेका अहिलेसम्म मैले कविता लेख्न थालेको त 7-8 कक्षा पढ्दादेखि नै हो र 9 कक्षामा पुग्दाखेरि मैले एउटा सानो लघुकाव्य पनि लेखेको थिएँ लौकाव्य प्रकाशन पनि गरेँ त्यति बेला अधुरा सपनाहरू भनेर सबै गुरुहरूले साथीहरूले सहयोग गर्नुभयो प्रेरणा दिनुभयो त्यस पछाडि मैले काव्य प्रकाशन पनि गरेँ त्यति बेलादेखि नै साहित्यसँग जोडिरहेको प्रभाव चाहिँ कसको रह्यो त्यति चाँडैमा त्यति चाँडै प्रभावभन्दा पहिला मेरो दाजुहरू त्यही 6-7 कक्षामा पढ्दाखेरि नै हो मेरो दाजुहरू साथीहरूसहित गफ गरेर बस्नुभएको थियो स्कुलको चौरमा त्यति बेला के भन्नुहुन्थ्यो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुञ्जिनी भन्ने काव्य एक रातमा लेखे रे हामीले सार्न मात्रै त एक रातमा भ्याउँदैन होला तर सोचेर मिलाएर त्यस्तो राम्रो काव्य कसरी लेख्यो होला नै भनेर कुरा गर्नुहुन्थ्यो त्यति बेला त्यो कुराले मन छोयो कसरी मन छोयो भने ओहो यदि यस्तै लेख्न सक्ने हो भने सबै ठाउँमा चर्चा हुँदो रहेछ, सबैतिर तारिफ हुँदो रहेछ भन्ने लाग्यो। त्यसले गर्दा मन छोयो, बिस्तारै लेख्न थालेँ। पछि गुरुहरूले असाध्य प्रेरणा दिनुभयो। विष्णु पौडेल सर हुनुहुन्छ, उहाँलाई एकदमै सम्झिन चाहन्छु, हामीलाई नेपाली पढाउने शिक्षक हुनुहुन्छ। उहाँले बहुतै प्रेरणा दिनुभयो। उहाँले कुरा गर्नुहुन्थ्यो, साहित्य सरल हुनुपर्छ, सबैले बुझ्ने हुनुपर्छ, मन छुने हुनुपर्छ, साहित्य समाजको निम्ति लेखिन्छ, समाजको दर्पण हो साहित्य भनेको भन्नुहुन्थ्यो। त्यही प्रेरणाले गर्दा होला भोगाईहरू जे हुँदै गयो त्यो अनुसार लेख्दै गइयो। को को हुनुहुन्छ चिरञ्जीवीजी तपाईँको घरमा? मेरो घरमा बुवा आमा अनि दाइ र म। तपाईँहरूले पनि घरमा अरूले पनि कविताहरू लेख्नुहुन्छ? अरूले लेख्नुहुन्न, तपाईँले मात्रै? हजुर। अब कुन सुनाउनुहुन्छ त अर्को? अर्को एउटा कविता सुनाउँछु। खासमा यो समयसँगै अलिकति मेरो पुस्तकको प्रसङ्ग पनि घटिएको भएर थोरै मात्रै मेरो अधुरा सपनाहरू लघुकाव्य जति बेला म नौ कक्षा पढ्दाखेरि नै लेखेको थिएँ, त्यति बेला लेख्दाखेरिको उत्कृष्ट त नहोला, तैपनि मलाई अलिकति सुनाउन मन लाग्यो, आफ्नो सिर्जना प्यारो लागेर होला सायद। त्यति बेला यो दाजु बहिनीको प्रेम लाई एकदमै देखाइएको छ किताबमा। खासमा त्यति बेला दाजुले विदेश हिँड्ने बेलामा बहिनीलाई सम्झाएको कुराहरू छ। हे बहिनी मेरी, म आउँदाखेरि हुनेछौ मेरा माइती घर छोडौली सानो डोलीमा चढेर, म आउँदासम्म बुझ्नेछौ तिमीले संसारको यो रीति, एउटा साथी खोजौँला राम्रो गाँसौली पिराती, असाध्य ख्याल राखे है सानो बाबा र आमाको, नहोला मन बाबाको फेरि औषधि खानाको, एउटा कुरा म भन्छु बहिनी हृदय उगारी राम्ररी बुझी मनैमा राखे यो भलाको सारी, बढ्दो छ तिम्रो उमेर सानो मन्डुल्न सक्दछ भड्केर दिल विचार धेरै आउन सक्दछ, छोरीले यदि नागेर गए इज्जतको सिमाना समाजभित्र छिछिर दुरदुर सिवाय केही हुन्न, ठेगाना छोडी नारीले गए पाइला फड्केर बसेर खान दिँदैन यहाँ समाज गड्केर, म साथ दिउँला भनेर कोही आउँदैन डेरामा जिन्दगीभरि पर्दछ नारी दुःखको घेरामा, भड्केला मन तैपनि सानो सम्हालिराखे है आफ्नो र घरको इज्जत सधैँ बचाइराखे है, रोइन्ती सानी अँगालो हाली दाजुको छातीमा सानोको मनमा विरह फुट्यो उहाँस्न सकिन, नरौ सानो मनमा सधैँ सम्झना राखौँला टिकाकै दिनमा बहिनी भन्दै टुप्लुक्क आउँला, यसरी विदेश गएको हुन्छ। नौ कक्षामा पढ्दाखेरि तपाईँले लेख्नुभएको? हजुर। अब अहिले लगभग चार्टर एकाउन्टेन्ट बनिसक्नु लाग्नुभयो, तपाईँलाई कण्ठस्थ पनि रहेछ? आफूले लेखेको कुराहरू चाहिँ कण्ठ पनि हुँदो रहेछ, दिलदेखि लेखेका कुराहरू हुँदो रहेछ। त्यहीमाथि कतिपय ठाउँमा साथीहरूले सुना भनेर सुनाउँदै जाँदाखेरि त्यो रिपिट हुँदै जाँदो रहेछ। कतिवटा पुग्यो होला तपाईँले लेखेको कविता? मैले लेखेका कविताहरू, कविता गजल अरू गीतहरू पनि लेखेँ धेरै, पछिल्लो समयमा आएर गीतहरू धेरै लेखेँ, त्यो गर्दाखेरि 250 जति होला। तपाईँको विधा चाहिँ कविता गजल गीत अनि कथाहरू पनि छ, हजुर, नाटकहरू पनि लेखेँ, सबै विधामा कलम चल्यो। नौ कक्षामै सबै सक्नु भएको रहेछ, अब अचेल चाहिँ छपाउनु मन लाग्दैन? लाग्छ, बिस्तारै त्यो पनि सोच्दैछु। अर्को सुनाउनुहोस् न, कुन सुनाउनुहुन्छ? अब चाहिँ यो म त्यति बेलैदेखि आउँछु, म 10 कक्षामा पढ्दाखेरि खासमा म लेख्नलाई कुनै कविता कुनै कार्यक्रममा सुनाउनु पर्नेछ या त केही छ भनेर त्यसरी चाहिँ लेख्दिनँ। जति बेला कुनै कुराले मन छुन्छ मलाई भित्रदेखि लेख्न मन लाग्छ अनि कोरिन्छ लेख्छु भनेर बसेर लेख्दिनँ नर्मल्ली। यो चाहिँ 10 कक्षा पढ्दाखेरि त्यति बेलाको उमेरमा थोरै उमेरका कुराहरू पनि जोड्न मन लाग्यो, अलिकति म युवा जमातमा मोटिभेसन ट्रेनिङहरू दिने त्यो बेलाका कुराहरूसँग अलिकति टचमा रहेको भएर पनि त्यति बेला म 10 कक्षामा पढ्दाखेरि नै मलाई एउटा प्रेम प्रस्ताव आएको थियो त्यो बच्चा छँदा नै। त्यो प्रेम प्रस्ताव आउँदाखेरि मैले त्यो प्रेम प्रस्तावको जवाफ पनि कवितामा दिएको थिएँ। यो प्रसङ्गसहित मलाई भन्न मन लाग्यो खास। त्यति बेलाको कविता चाहिँ यस्तो थियो, उनको प्रस्ताव पछाडि उनको प्रस्तावमा मेरो जवाफ। अल्लारे बेला भैँसालु मन, बढ्दो छौ मेर चञ्चल छ मन, तिम्रो प्रश्नको जवाफ दिन सक्षम नभई मैले सकिनँ, आफू नै सक्षम छैन म आज, गर्नु छ अब दुनियाँको माझ, चाहिँदैन अहिले तिम्रो त्यो मुस्कान, तिनैलाई दिनु जसले चाहन्छन्, पछि त के हुन्छ समयले बताउला, आज नै डुबे कसले बचाउला, अहिले नै सोचे केही बिग्रिन्न, पछि त सोच्ने समय नै हुन्न, परिश्रम नगरे पछुतो हुनेछ, जीवनमा दुःखले ठाउँ लिनेछ, त्यसैले अहिले तिमी पनि जाग, भैँसको लहरको पछि नलाग, बिस्तारै मन बदलिँदै जानेछ, ठुलो मान्छे भने इज्जत हुनेछ, समयमै विवेक लगाउनुपर्छ अनि मात्र भविष्य सुखमय हुन्छ। यसरी मैले जवाब दिएको थिएँ खास। कवि चिरञ्जीवी दवाडीका कविता सुन्दैछौँ हामी। नवलपरासी देवचुरी नगरपालिका प्रगति नगर उहाँको घर हो। उहाँको कविता वाचन र कुराकानी लिएर फेरि केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन। सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन। कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। एकल कविता वाचनमा हामी आज नवलपरासी देवचुरी नगरपालिका प्रगति नगरका कवि चिरञ्जीवीसँग कुराकानी गर्दै उहाँका कविताहरू सुनिरहेका छौँ। उहाँको पुरा नाम चिरञ्जीवी दवाडी हो। चिरञ्जीवीजी, तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा। हामीले यसअघि तपाईँको तपाईँ काठमाडौँ आइसकेपछि आमालाई लेख्नुभएको चिठीको कविता सुन्यौँ, त्यसपछि अर्को एउटा कविता सुन्यौँ, र अनि फेरि दस कक्षा पढ्दै गर्दा तपाईँलाई प्रेम प्रस्ताव आयो र त्यसको उत्तर तपाईँले कवितामा दिनुभएको थियो, त्यो सुनाउनु भयो। अब कुन सुनाउनुहुन्छ? त्यही प्रेम प्रस्तावमा मेरो जवाफ दिइसके पछाडि फेरि पनि मलाई भेटेर उनले आफ्नो वेदना पोखिन्, आफ्नो मनको भावनाहरू पोखिन्, त्यस पछाडि फेरि पनि कविता लेख्न मन लाग्यो। खासमा यस्ता कुराहरूले जहिले छोयो त्यति बेलै मैले कविता लेखेँ, र त्यति बेला चाहिँ मैले फेरि पनि अर्को कविता लेखेको थिएँ। त्यो जवाफ चाहिँ यस्तो खालको थियो। उनका नजर फेरि उदाए माया प्रीतिका ज्योति फिजारी, उनका नजर फेरि उदाए माया प्रीतिका ज्योति फिजारी, प्रस्ताव राख्दै आँसु खसाए अति नै सुरिलो भावले पुकारी, मनको बाँध फुटाइ आए स्वच्छ त्यो दिलको ढोका उगारी, यथार्थ गीतमा धुन बजाए सुरताला सारा एकसाथ उतारी, उभित्रको लाज सङ्कोचलाई चुम्बक सरी भई जितेँ रे मैले, उभित्रको लाज सङ्कोचलाई चुम्बक सरी भई जितेँ रे मैले, तर छैन कत्ति तृष्णा मलाई प्रस्ताव उनको अस्वीकार छ अहिले, निद्रामा रहेकी बैंसकीलाई चाहन्छु जाग भन्न म पहिले, बैंसालु तिम्रो त्यो निदलाई ज्ञान मार्गमा लाने हो कहिले, हटाऊ झट्टै नराम्रा विचार सुन बैंस बेहोसी हे सुन्दरी, तिम्रो निम्ति कैयौँ योग्य राजकुमार आउलान बोकेर सर्वगुण भारी, तिमी बन्न सके विदुषी नारी, बिर्सिदेऊ मलाई यति बुझेर तिमी बन्नु सदा ज्ञानी अपार, शुभकामना यो हृदय उघारी, शुभकामना यो हृदय उघारी। तपाईँ पनि साह्रै जिद्दी हुनुहुँदो रहेछ यति पन्छाउनु त नपर्ने, त्यसपछि फेरि के भयो? त्यति बेला त्यस पछाडि अब आफ्नो पढाइतिर लागियो, त्यति वास्ता पनि भएन। त्यति बेला बहकिने मन बहकिए पनि आफूलाई रोक्नु पर्थ्यो। अहिलेसम्म प्रेमै भएन उनीसँग? भएन, मन दुख्यो हाम्रो त। सशेन्द्रजी हाँसिसक्नु भयो, उनको कति दुख्यो होला? उनलाई सम्झाइ बुझाइ गरेर छोडेको, खास सम्झिन् के राम्रैसँग, सायद सम्झिन् होला, अहिले सुनिरहेको हुनसक्छ कार्यक्रम, खै सायद। ल, एकदमै दुःख लाग्दो गरी सुनाउनु भयो। अब तपाईँले पनि करियर बनाउनुको लागि त्यसो गर्नुभयो होला, यो चाहिँ हामीले ठट्टा गरेर मात्र यसरी भन्यौँ। हजुर, त्यसपछि अरू कोही भेटे कि भेटेन त प्रेम प्रस्ताव राख्ने? आज त म प्रेम प्रस्तावतिर लैजाउँ जस्तो लाग्यो तपाईँ भेटिए अब सबै प्रेम प्रस्तावहरू स्वीकार गर्नुपर्छ भन्ने छैन। मैले एउटा कवितामा पनि लेखाएको थिएँ, गाँस्नै पर्छ भन्ने छैन, माया भन्नु समर्पण हो, त्यसैले त्यो गाँस्नुपर्छ भन्ने छैन, मनदेखि आउने कुरा हो, एउटा रेस्पेक्ट दिएर सम्मान दिएर। म त अझै जिद्दी गरेर ज्यात्रो लागेर सोध्छु, अझै पनि परेन कसै छ नि प्रेम आजका दिनसम्म पनि? खै दोहोरो प्रेम चाहिँ परेन कि? यो त अलिक गाह्रै अप्ठ्यारो कुरो भयो, यो सिनेमा हेरे जस्तो भइरहेको छ हामीलाई है हसेन्द्रजी। प्रेम सम्बन्धी कुराहरू बिस्तारै पछि पनि आउँछ। आउन त अब कुन यो चाहिँ यही सम्बन्धी नै प्रसङ्ग कोटेको भएर मलाई त्यही कुरा भन्न पनि मन लाग्यो। एउटा चाहिँ छुट्टै चार लाइनको मात्रै, यसलाई मुक्तक भन्न मिल्छ होला सायदै, त्यो सुनाउँछु म। ढल्क्यो यता ढल्क्यो उता कर्कलाको पानी, ढल्क्यो यता ढल्क्यो उता कर्कलाको पानी, झुक्किएर पोखिन्छ कि मिठो जिन्दगानी। मेरो राजा हामी पनि माया लाउन भन्छौ, मेरो राजा हामी पनि माया लाउन भन्छौ, मलाई त माया लाउन डर लाग्छ कि रानी, झुक्किएर पोखिन्छ कि मिठो जिन्दगानी। स्वभावै डर लाग्दो रहेछ तपाईँको, बुझ्यो। अब कुन कविता सुनाउनुहुन्छ अर्को? अर्को एउटा अब माया प्रेमकै प्रसङ्ग चलिरहँदाखेरि यसमा पनि चार लाइन सुनाउनु मन लाग्यो मलाई। तिम्रो माया सारङ्गीको तालमा रेटुला, तिम्रो माया सारङ्गीको तालमा रेटुला, छटपटी छ मेरी माया कहाँ भेटुला। गुराँस फुल्ने पाखा हेर्दै आँखाहरू टोलाउँदा हुन्, गुराँस फुल्ने पाखा हेर्दै आँखाहरू टोलाउँदा हुन्, भेटौने धोको यसै सालमा मेटुला, तिम्रो माया सारङ्गीको तालमा रेटुला। अलिकति आशा आयो। अब फेरि चार लाइनकै छन् कि कविता नै छ? अर्को कविता नै छ यो खासमा। यो चाहिँ मैले 2068 सालमा काठमाडौँ आएको थिएँ। त्यति बेला काठमाडौँ आउँदाखेरि काठमाडौँको विषयमा पनि थोरै कुरा लेखौँ भन्ने लागेर 68 सालमा चाहिँ काठमाडौँको विषयमा लेखेको थिएँ। धेरै लामो छैन, छोटो नै छ यो। काठमाडौँको विषयमा मैले लेखेको काठमाडौँ भनेर यो सुनाउँछु। दिनभरि सपनाले सडकहरू तात्छन् यहाँ, दिनभरि सपनाले सडकहरू तात्छन् यहाँ, साँझ परे बहानाले सडकहरू मात्छन् यहाँ। कति लक्ष्य पछारिन्छन् गन्तव्यमा पुग्नै नपाई, कति लक्ष्य पछारिन्छन् गन्तव्यमा पुग्नै नपाई, सिद्धान्तको बलि चढ्छ लागेको घाउ सुक्नै नपाई। कति लक्ष्य पछारिन्छन् गन्तव्यमा पुग्नै नपाई, सिद्धान्तको बलि चढ्छ लागेको घाउ सुक्नै नपाई। खिचातानी गरी गरी अघि बढ्ने होड यहाँ, खिचातानी गरी गरी अघि बढ्ने होड यहाँ, पैसा सूत्र लाउन मिल्ने कस्तो घटाउ जोड यहाँ। दृष्टिकोण थरी थरी एउटै रहरभित्र पनि, दृष्टिकोण थरी थरी एउटै रहरभित्र पनि, एकैचोटि पर्दैन रात एउटै सहरभित्र पनि। चोखो कथा बोकी बक्छन् यस पछाडिको अलिकति भन्छु म। सम्झौताले घिच्याउँछ स्वाभिमान चिच्याउँछ, सम्झौताले घिच्याउँछ स्वाभिमान चिच्याउँछ, धरहरा टुट्न लागे घन्टाघरले गिज्याउँछ। चोखो कथा बोकी बक्छन् विष्णुमती बागमती, चोखो कथा बोकी बक्छन् विष्णुमती बागमती, चोखो कथा बोकी बक्छन् विष्णुमती बागमती, मती बग्ने सहर अरे मती बिग्री हेर गति। धन्यवाद। तपाईँले आफू अरूलाई पनि कविता मोटिभेसनल स्पिच गर्दै हिँड्नुहुन्छ, सिकाउनु भएको छ? हजुर, कविता त होइन, मोटिभेसनल स्पिचहरू जस्तो युवा अवस्थामा कन्फ्युजन हुन्छ, के गरौँ कसो गरौँ भन्ने किसिमका कुराहरू हुन्छन्, आफूले अब के पढ्ने, आफ्नो क्यारियरलाई कसरी अगाडि बढाउने भन्ने कन्फ्युजनहरू हुन्छ। अनि एकदमै सबभन्दा ठुलो कुरा कन्फ्युज हुन्छ, अब के गर्ने, अब एक्ज्याक्टली आफू के भन्ने पछि गएर भन्ने कुरामा दुविधा हुन्छ, आत्तिरहेका हुन्छन्। अनि आफूमा सफल हुनको लागि आफूमा के कुराहरू भर्नुपर्छ, आफ्नो साइकोलोजी कस्तो हुनुपर्छ भन्ने कुराहरूमा बहुतै दुविधा भइरहेको हुन्छ उनीहरूलाई। त्यस्तो बेलामा चाहिँ उनीहरूलाई गएर मोटिभेट गर्ने काम गर्छ। प्रभावकारी भएको पनि याद गर्नुभएको छ, एकदमै प्रभावकारी हुँदो रहेछ यस्तो खालको मोटिभेसनल स्पिचले। हजुर, एकदमै प्रभावकारी हुन्छ। अहिलेको टाइममा त झन् यो मोटिभेसनल स्पिचहरू चाहिन्छ, मोटिभेसन ट्रेनिङहरू चाहिन्छ भन्ने लाग्छ, किनभने बहुतै दुविधा छ आजकल। एउटाले एउटा कुरा भनिदिन्छ, अर्कोले अर्को कुरा भनिदिन्छ, के गरौँ कसो गरौँ भन्ने कुरा हुन्छ, आफैलाई केही इच्छाहरू आफ्नो इच्छाहरू हुन्छन्, त्यो इच्छामै कन्फ्युजन हुन्छ, त्यसले चाहिँ बहुतै प्रभावकारी हुन्छ जस्तो लाग्छ। कतिपय ठाउँमा जीवन बदलिएकाहरू मेरो मोटिभेसनल स्पिचले गर्दा, मेरो काउन्सिलिङले गर्दा जीवन बदलिएकाहरू पनि छन्। कतिपयले सुसाइड एटेम्प्ट गरिसकेकाहरू, जसले आत्महत्याको प्रयास गरिसकेकाहरू पनि आज राम्रो आफ्नो जिन्दगी जिइरहेको त्यो पनि पाउँछु, त्यस्तोमा चाहिँ खुसी लाग्छ। तपाईँ व्यक्तिगत जानुहुन्छ कि कुनै संस्थागत जानुहुन्छ? संस्थागत पनि जान्छु, व्यक्तिगत पनि जान्छु। अब कुन कविता सुनाउनुहुन्छ चिरञ्जीवीजी? यस पछाडि अलिकति एउटा चाहिँ यो साथीहरूले प्रसङ्ग निकाल्दाखेरि मैले साथीहरूको प्रसङ्ग अनुसार चाहिँ मैले कविता लेखेको थिएँ। एउटा बदल प्रसङ्ग साथी भन्ने, यो खास गीतको रूपमा पछि सुरुमा लेख्दा मैले गजलको तरिकाले गजलको भावमा लेखेँ, तर पछि यसलाई साथीहरूले गीतको रूपमा मोडिफाई गर्नुभयो, सङ्गीत भरिदिनु भयो आफैले गिटार बजाएर हार्मोनियम बजाएर। यो चाहिँ मैले कविताकै गजलकै रूपमा भन्छु पढ्दाखेरि चाहिँ। यो चाहिँ बदल प्रसङ्ग साथी नजिस्क मसँग साथी, बदल प्रसंग साथी नजिस्क मसंग साथी उनी बसेको यो दिल माया बसेको यो दिल हुन्छ झसंग साथी बदल प्रसंग साथी हल्लाहरू सुन्दछु अर्कैकी भइन् उनी हल्लाहरू सुन्दछु अर्कैकी भइन् उनी अझै निमेरी हुन् भन्छ मनको तरङ्ग साथी बदल प्रसङ्ग साथी बदल प्रसङ्ग साथी नजिस्क मसङ्ग साथी उनी बसेको यो दिल माया बसेको यो दिल हुन्छ झसङ्ग साथी यता मायाको फिक्री हुँदैछ उता मायाको बिक्री हुँदैछ यता मायाको फिक्री हुँदैछ उता मायाको बिक्री हुँदैछ उनी बिना कहाँ छ मनको उमङ्ग साथी बदल प्रसङ्ग साथी झझलको उनकै रूपको आँखा वरिपरिका झझलको उनकै रूपको आँखा वरिपरिका सक्दिन सुन्न उनको चर्चा नाना थरीका चोखो छ अझै उनको हर अङ्ग अङ्ग साथी बदल प्रसङ्ग साथी नजिस्क मसङ्ग साथी उनी बसेको यो दिल माया बसेको यो दिल हुन्छ झसङ्ग साथी बदल प्रसङ्ग साथी यो त गजल शैलीको भयो, मैले अझ कवितातिरै तान्न खोजेँ तपाईलाई। हुन्छ, अब चाहिँ एउटा कविता सुनाउँछु। यो चाहिँ खासमा दिल्ली बस्दाखेरि लेखेको, यो यादमा, यसको शीर्षक पनि सानो तिम्रो यादमा भनेर छ। अलिकति प्रेममय कविता भन्दा हुन्छ यसलाई। खासमा मैले लेख्दाखेरि कस्तो भयो भने, लेख्दाखेरि मनदेखि जस्तो भाव आउँछ त्यो कविता मुक्तक जुनसुकै रूपमा पनि आउन सक्छ, त्यसलाई सङ्गीत गरियो भने गीत पनि बनिदिन सक्छ। त्यसैले सकेसम्म नियममा बाँधिएर भन्दा पनि अलिकति फराकिलो भएर लेख्न कोसिस गर्छु। यो चाहिँ सानो तिम्रो यादमा डुबी भन्ने मेरो कविता छ। यो सानो तिम्रो यादमा डुबी कविता सुरु गर्छु। अब सानो तिम्रो यादमा डुबी रात निदाउँछ जहाँ छेउ तिमी त्यतैबाट बिहानी उदाउँछ। यो चाहिँ म दिल्ली बस्दा नेपाल पूर्वतिर थियो। सानो तिम्रो यादमा डुबी रात निदाउँछ जहाँ छेउ तिमी त्यतैबाट बिहानी उदाउँछ। आँखा खोल्छु तिम्रो तस्विर झल्को पनि आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। के दिउँ खै रित्तो छु म जीवन साह्रै दर्दमा छ के दिउँ खै रित्तो छु म जीवन साह्रै दर्दमा छ आशा मेरा सपना सबै भविष्य त्यो गर्वमा छ बुझेर नि नबुझ्ने मन कसले बुझाउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। मेरो मन जस्तै गरी बादल हडबडाउँछ मेरो मन जस्तै गरी बादल हडबडाउँछ तिम्रो फोटो खिची मेरो दिलमा पठाउँछ तिम्रो खबर ल्याउने बादल खुसी बर्साउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। तिम्रो याद चर्को बन्छ जब साँझ पर्छ यहाँ तिम्रो याद चर्को बन्छ जब साँझ पर्छ यहाँ कैयौँ चाह मनका मेरा मनै माझ मर्छ यहाँ यादै यादमा जलिरहेको कसले थाहा पाउँछ सिरानीमा पुग्छु जब तिम्रो याद आउँछ सिरानीमा पुग्छु जब तिम्रो याद आउँछ। दुखी मेरो घर बुझ्छौ मन बुझ्छौ लाग्यो दुखी मेरो घर बुझ्छौ मन बुझ्छौ लाग्यो भ्रम नै सही मेरो बारे केही त सोध्छौ लाग्यो खै के भनिलिन्छौ मेरो यी आँखाको पानी खै के भनिलिन्छौ मेरो यी आँखाको पानी सपना मात्रै हुन्छौ कि हुन्छौ जिन्दगानी निदाउँदा बिउँझिँदा तिम्रै झल्को आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। इन्द्रेणीलाई हेर्छौ होला झरीसँग खेल्छौ वनको बाटो कुहु कुहु चरीसँग बोल्छौ चरी बन्न पाए बरु सुन्थ्यौ होला मलाई मनै छुने गरी बोल्छ भन्थ्यौ होला मलाई। यथार्थमा जिन्दगी छ कल्पनामा के जे भए नि दुःख लाग्छ देख्नेले नदेखे सम्झी सम्झी कल्पनामै आँखा टोलाउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। खोल्छु मन बुझ्छौ भन्ने भर लाग्थ्यो कहिले खोल्छु मन बुझ्छौ भन्ने भर लाग्थ्यो कहिले ठुला ठुला आँखा तिम्रा डर लाग्थ्यो कहिले तिम्रै यादले रुवाउँछ यादैले हँसाउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। ए वैशाख कि पालुवा म चैतको लाखु खासमा म चैतमा जन्मेको, मैले उनलाई वैशाखको पालुवा बनाएर आफूलाई चैतको लाखु राखु भनेको बाँदर खासमा। ए वैशाख कि पालुवा, म चैतको लाखु, लाग्छ आँगाबाट चुडी यो दिलेमा राखु, तिमीलाई दिन फुल मेरो मनैभित्र फुल्छ, पर्खिरहेछु कहिले तिम्रो दिलको ढोका खुल्छ, तिम्रै निम्ति मनले माला उन्छ सजाउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, कहिले तिम्रो मनमा मेरो माया पलाउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, देखेँ तिमीलाई लाग्यो माया धड्क्यौ ढुकढुकीमा, देखेँ तिमीलाई लाग्यो माया धड्क्यौ ढुकढुकीमा, मेरै सम्झना छ तिमीलाई लाग्ने बाडुल्कीमा, हर पल मनले गुनगुनाउने बन्यौ तिमी गीत, भावनामा बग्ने मलाई पागल भन्यौ गीत, यात्री टाढा पुगे पनि तिम्रै गीत गाउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, हरेक रात सिरानीमा तिम्रो याद खस्छ, यहाँ नबिर्सिनु माया गर्ने एउटा दिल बस्छ, यहाँ हरेक रात सिरानीमा तिम्रो याद खस्छ, यहाँ नबिर्सिनु माया गर्ने एउटा दिल बस्छ, यहाँ यात्री टाढा पुगे पनि तिम्रै गीत गाउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, सपनीमा तिम्रै नाममा निद्रा बरबर आउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ, क्षितिजमा हेर्छु जब तिम्रो याद आउँछ। कवि चिरञ्जीवी दवाडीका कविता सुनिरहेका छौँ हामी। अब एउटा कविता सुनाउने समय छ, कुन सुनाउनुहुन्छ? अब एउटा कविता चाहिँ जुनको शीतल छायामुनि भन्ने कविता सुनाउँछु। यो चाहिँ केही समय अगाडि लेखेको कविता हो। जुनको शीतल छायामुनि मिठा मिठा सपना देख्ने जिन्दगीमा सधैँभरि पूर्णिमाको रात हुँदैन, जुनको शीतल छायामुनि मिठा मिठा सपना देख्ने जिन्दगीमा सधैँभरि पूर्णिमाको रात हुँदैन, नियतिले कहाँ पुर्याउँछ भेटाउँछ छुटाउँछ, पाइला पाइला जिन्दगीमा साथ दिने हात हुँदैन, लोभी पापी नजरको हेराइ मात्र राम्रो हुन्छ, लोभी पापी नजरको हेराइ मात्र राम्रो हुन्छ, जात एउटै भए पनि सबै राम्रो फुल हुँदैन, लोभी पापी नजरको हेराइ मात्र राम्रो हुन्छ, जात एउटै भए पनि सबै राम्रो फुल हुँदैन, चञ्चल मनको क्षणभरको चाह भन्ने बुझेर नि, चञ्चल मनको क्षणभरको चाह भन्ने बुझेर नि, नजाऊ भिरमा फुल टिप्न जिन्दगीमा भुल हुँदैन, नजाऊ भिरमा फुल टिप्न जिन्दगीमा भुल हुँदैन। सक्यो हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई। मैले यो पनि लामो सकि मानेको थिएँ। हजुर, अब हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ। तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्न सकिन्छ? सम्पर्क गर्न खोज्नुभयो भने मेरो पर्सनल मोबाइल नम्बर भनेको 98512 1415 3, 98512 1415 3 मेरो यो पर्सनल नम्बर रह्यो। अर्को चाहिँ फेसबुकमा मलाई चाहनुको एड गर्न भने, फेसबुकमा चाहिँ मेरो एउटा साहित्यिक आइडी भनेर एउटा सामान्य चिरञ्जीवी भनेर लेखेको छु, त्यो सामान्य चिरञ्जीवीमा पनि गर्न सक्नुहुन्छ। र मेरो ट्रेनिङको पाटो मोटिभेसनल पाटोतिर चाहिँ मलाई सिडी सर भनेर चिन्नु भएको भएर सिडी सरको नाममा मेरो फेसबुक आइडी छ। खासमा सिडी सर भनेको सिडिएसआइआर स्पेस अनि सिडिएसआइआर भनेर, यसरी सिडी सर भनेर मेरो फेसबुक आइडी छ। मेरो फेसबुक आइडीमा त्यसरी सम्पर्क गर्न पनि सक्नुहुन्छ। हस् चिरञ्जीवी, धेरै धेरै धन्यवाद तपाईँलाई यहाँसम्म आएर कविता सुनाउने अवसर दिनुभयो, बोलाइदिनुभयो, धेरै खुसी लाग्यो। धेरै धेरै धन्यवाद हजुरलाई पनि। हस् त, आजको लागि कवि चिरञ्जीवी दवाडीका कविताहरूसँगै हामी आजको एकल कविता वाचनबाट प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। नमस्कार, शुभरात्रि। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।